www.attableek.com, the reviver of Iman. نحمده ونصلي على رسوله الكريم. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قد أفلح من تزكى وذكر اسم ربه فصلى، بل تؤثرون الحياة الدنيا والآخرة خير وأبقى. إن هذا لفي الصحف الأولى، صحف إبراهيم وموسى. اس کا بعد حصہ سنا چکا ہوں، اس کا خاتمہ ہے، اس بنا پر اس کی ریاست توجہ کے طور پر سناتا ہوں. وہ قواعد جو بندہ کو نفس کی تزکیے کے لیے ضروری ہیں، ان کے ذکر کرنے کے بعد یہ بات واضح ہوئی، نفس کو اس دنیا جو دار المحنت والعمل ہے، محاسبہ کی ضرورت ہے. اصول تزکیہ نفس کے اصول بیان کیا ہے، بہت زبردست عرب عالم کتاب ہے. خاتمہ کو لکھ رہے ہیں کہ وہ قواعد جو بندہ کو نفس کے تزکیہ اور تطہیر میں معین ہے، ان کے ذکر کرنے کے بعد یہ بات خوب واضح ہوئی کہ نفس کو اس دار دنیا میں جو دار المحنت والعمل ہے، محاسبہ کی ضرورت ہے. اب یہاں آیا ہے اور اللہ تعالیٰ نے کسی مقصد کے لیے بھیجا ہے، تب سوچو کہ اس مقصد کو کتنا پورا کیا ہے. محاسبہ کے لفظ پر یاد آئے مجھ کو کہ ہم لوگوں کو خانقاہ میں حضرت نے بلایا، اہل خانقاہ ہو کہ بھائی دیکھو تم لوگ کے اندر ایک چیز کی کمی ہے، اس کو پوری کرو تب آگے بڑھو گے. سب بڑے بڑے علماء تھے، مولوی تھوڑے تھے، مجھے دہلی وغیرہ سبھی رہے ہوں گے، مجھے تو سب سے چھوٹے تھے. لیکن وہ کیا ہے؟ محاسب نفس. یہ چیز ہم سے متروک ہو رہی ہے، محاسب نفس متروک ہو رہی ہے. حضرت اللہ شاہ صلاح حضرت ربدانی نے بلایا، جو چیز ہم کو آگے نہیں بڑھنے دے رہی ہے طریق میں اور سلوک میں، اس میں محاسبہ نفس کی کمی ہے. اپنے نفس کا محاسبہ، حاسبو قبل ان تو حاسبو، اپنا محاسبہ کرو قبل اس کے کسی سے محاسبہ کیا جائے. نہ ولد رہے گا نہ والد رہے گا، وہ دن یوم یا پھر مرو من اخی و امہ و ابی و صاحبتی و بنی لکل امرئ منہم یوم نشانی ہوں گی. سب والد الگ ہے، ولد الگ ہے، ماں الگ ہے، بیوی الگ ہے. یوم یا پھر مرو من اخی و امہ و ابی و صاحبتی و بنی، فرماتے ہیں وہ قواعد ہیں. تو حضرت نے فرمایا کہ محاسبہ کی عادت ڈالو، اور خود فرمایا کہ محاسبہ یہ ہے کہ سوتے وقت یہ سوچا کرو کہ ہم نے کیا عمل خیر کیا اور کیا عمل شر کیا. دن بھر میں کون سا عمل ایسا کیا جو خیر کا عمل تھا، اور کتنی برائیاں ہوئیں، اور کتنی کون کون سی برائیاں ہیں. اس سے توبہ استغفار کرو، اس پر اللہ کے فضل کا شکر ادا کرو. یہ خود بہت خاص طور سے خانقاہیوں کو بلایا، یہ فرمایا کہ ترقی رکی ہوئی اس لیے کہ تم نے محاسبہ نہیں کرتے. یہ لفظ ہوگا اسے محاسبہ سے کر. دعا کیجیے ابھی محاسبہ ہو رہا ہو، باوجود تعلیم و تربیت کے بھی آدمی غافل بھی رہتا ہے. ایک بہت بڑی خانقاہ تھی، ایک شخص بہت ہی مقرب ترین لوگوں میں سے تھا، خلفا بھی ڈرتے تھے اس کے ساتھ، قریب تھا شیخ سے. لیکن اس شیخ کے وفات کے بعد اس نے نماز بھی پڑھنا چھوڑ دیا. لوگوں نے اس سے کہا کہ تم فراز شیخ کے اقرب ترین، سب سے زیادہ قریبی تھے، تب بھی تمہارا یہ حال، کیونکہ وفات پر نماز چھوڑ دیا. उसने कहा कि हम एक दिन भी अल्लाह के लिए वहां नहीं रहे, ये बड़ी खानगाह में रहे तो ये वस्तु इन्हीं में है भी और नहीं है, जाहिरी तौर से है और बातिनी तौर से रहेंगे, बातिनी तौर से रहेंगे तभी उस जगह का फायदा पहुंच जाएगा, उसके मुतबिद होंगे तभी फर्क पहुंच जाएगा, उसके उसूल के मुताबिक काम करोगे तभी फर्क पहुंच जाएगा। कोई डॉक्टर चला जाए अस्पताल में, उसे घूमता रहे तो इलाज हो जाएगा उसका, उसको तो चलपाई भी लेटना ही होगा, उसको इंजेक्शन लगवाना होगा, उसको खामोशी अख्तियार करनी होगी। अस्पताल में भी जाके जरूरत है कि अपनी निगरानी करे। अल्लाह ताला हम सब लोगों को ये खानका दारू शफा समझिए है। मैं सच कहता हूँ, जब भी मैं अस्पताल जाता हूँ तो खानका याद आती है। ये अमराज बदनिया के शफा करना है, और हमारी खानका है अमराज बदनिया के शफा करना है। एक डॉक्टर साहब थे बड़े राम मौलाना रोदी में, बहुत दिन से पाए नहीं, मेरे को मोदी ताकत आप आना चाहिए था। अगर मैं मर्द बदनी में मुबतला हूं तो मर्द रूहानी में आपको तो जरूर आना चाहिए था हमारे यहाँ। क्या दिया मिला हमने डॉक्टर तने की बस मिनट चुप हो गए खामोश। अल्लाह ताला हम सब लोगों को इन अमराज रूहानिया की इसलाह की फिक्र पैदा करवा दे। फिक्र ऐसा चीज है, हजरत हानवी के यहाँ लोग जाते थे तो फौरन हजरत बातिन की सलाह अखलाक की सलाह पर नकीर करते थे, तंबीह करते थे। हजरत ने खुद मौलाना अब्दुल बारी नदवी से कहा, जो हजरत पहले शुरू कर देते थे सब चीज़ों को, तो हम लोग को इश्कार होता था कि अभी तो आया वो कि जाए अखलाक का इसलाह। फरमाते थे हजरत हमारे को उसूल दाखिल सिखाते थे कि तुमको ये करना है, अभी से जहन में रखो, अजमी से यहाँ आपको ये करे इसलाह करना ही, इमरा पर इसलाह की नियत करके आप जाएंगे कभी होंगे। अल्लाह ताला हम सब लोगों को इसलाह की फिक्र, फिक्र इसलाह इसलाह है, फिक्र इसलाह। और जगह तो ही इसलाह करेंगे, एफ ए बी एम ए पढ़ेंगे, जब इम्तहान देंगे कामयाब। यहाँ तो फिक्र अगर है तो हमारी इसलाह हो जाएगी इंशाल्लाह, मुझ नहीं बेमान शुमार होगा। फिक्र भी यहाँ दर्जा मिलता है, नियत मोमिन खैर में, हमारी मोमिन की नियत उसके अमल से भी बेहतर। कहीं है इंजीनियर पास हो जाएगा, इंजीनियर का की नियत करने इंजीनियर हो जाएंगे, डॉक्टर की नियत करें डॉक्टर ही हो जाएंगे। ये अल्लाह के दरबार ऐसी है कि नियत मोमिन खैर मामली, अगर अमल की नियत तुमने कर लिया नहीं किया कामयाब। हजरत क्या मजी से लोग रहते थे, बड़े लोग थे, कहा उन्होंने कहा हजरत क्या फायदा, हम तो सुनते हैं अमल नहीं होता। मैंने कहा कि जिस वक्त आप सुनते हैं उस वक्त अमल का ख्याल रहता है कि नहीं। मैंने कहा अगर उसी वक्त मर जाएंगे तो आमलीन में आपका शुमार होगा, यह वो दरबार है। नियत पर भी कोई अमीर कैसे बाबा नियत करने से कि हम आपकी मजदूरी करें मजदूरी देता है, ये अल्लाह की नियत मोमिन खैर मिन अमली, मोमिन की नियत। मन मशहूर वाक्य शायद हो भी इसमें गालिबन हजरत सैयद अब्दुल कादिर जिलानी की वफात हुई, बड़े मराती थे, लेकिन उनके साथ एक पड़ोसी बावर्ची एक घर कर रहा था, वो भी उनके साथ लड़का आगे होते इतने मुजाहिदात की एरिया तब ये दर्जे पहुंचे, ये कैसे आ गया। कहा मौलाना शाह साहब जो मुजाहिदात करते थे तो हमको दिली ख्वाहिश होती थी कि काश के हमको भी फिसल मिलती तो हम भी ये करते, कुछ नियत वैसे इनके साथ मुझे कर दिया। नियत बहुत बड़ी चीज है, इसलाह की नियत करो, हम इसलाह करें इसलाह, और दुआ करो अल्लाह असलिह निशानी कुल्ला वला तकिलनी इला नफ्सी तरफतायन वला तंजिर मिन्नी सालिह मा आतैतनी वला तफ्तिनी फी मा अहरमतनी। अल्लाह हमारी इसलाह फरमाइए, असलिह निशानी कुल्ला हमारे हर शान की इसलाह फरमाइए। हम तो हर शान को जानते भी नहीं, कहाँ कहाँ पानी मर रहा है जानते हैं, घर वाले जानता है यहाँ पानी जब हो रहा है, पूरी बिल्डिंग गिर जाती है। बात ऐसे सुराख है जिसकी वजह से आकबत ही खराब हो जाती है, उसकी हिफाजत होनी चाहिए, उस पर तवज्जो होनी चाहिए। तीसरा, हम लोग प्रतापगढ़ में थे, मोहम्मद अमर साहब भी जाते थे, वकील साहब थे, उनके घर थे, वही मौला अबरार हुसैन साहब भी आ गए प्रतापगढ़ में। इत्तेफाक में रात में बारिश हो गई खूब, सब कमरे में बारिश ही बारिश, पानी पानी हो गया। जिस कमरे में थे हजरत, उस सड़क के किनारे था, पूरा पानी प्रतापगढ़ में। हजरत को कहा, हजरत को मैंने तखरी किया है, यहां बहुत सी चीजों की तैयारी कोई उससे पहले पहले से की जाती है। आपको मालूम है कि बरसात का मौसम है, ये बारिश होगी तो जरा से ऊंची करा दिए होते पर पानी कमरे में ना आता। जरा से एक बिल्कुल कमरे था, सड़क के किनारे था कमरा, जरा से पानी कमरा भर गया, बिल्कुल सबको निकलना पड़ा। मौलाना वगैरह बाप रावर साहब, मोहम्मद अहमद साहब सब बाहर चले गए। कहा तो कहने वाले कहा, लाला साहब इसको ऊंची करा दी होती पहले ही तो आज ये नतीजा हम लोग का ना होता। मौलाना बिल्कुल सब नाम इंदिरा भवन तैयारी है, इस्तेदाद है माँ बादल मौत, माँ बादल मौत इन लिल्ला है ए बादल फोतना, तंजापुर दुनिया मखाफुल फितना, नजर उफीहा फलम्मा आलिमू अन्नहा लैसत लिहय्यिन वतना, जालूहा लुज्जतुल वत्तखदू सालिहल आमाल फीहा सुखरा। ये वो शेर है अल्लामा नवी लिखा है, हजरत जब हम लोग पढ़ाया नबी सालीन तो कहा इसको लिखो, इन अशार को लिखा और चिन्हार सारा साल रखा था, उसको तो पढ़ते रहे। इन लिल्ला है बादल पर कितने ज्यादा सिर पढ़ते पढ़े हैं, पढ़ाए हैं, सुने हैं, सुनाए हैं, हम लोग पढ़ा रहे थे, कहा कि बहुत अच्छा शेर है, इसको लिखो। मैंने लिखा इन लिल्ला है ए बादल फोतना, तल्लकु दुनिया मखाफुल फितना, नजरु फीहा फलम्मा आलिमु अन्नहा लैसत लिहय्यिन वतना, जालूहा लुज्जतन वत्तखदू सालिहल आमाल फीहा सुखरा। अल्लाह ताला ऐसे अशआर जो उनको याद थे, हम लोग याद कर लेते नहीं थे, याद हो जाता है, याद हो जाता है, क्योंकि उनकी तवज्जो रहती थी, उसकी तवज्जो हम लोग भी रहती थी। हजरत ने ये शेर पढ़ा है, हजरत लिख लो कर लो है नहीं, बस काफी भी लिखा, सब लिखा हुआ अल्हम्दुलिल्लाह। फादर फतना तल्लकु दुनिया वखाफुल फितना, नजरु फीहा फलम्मा आलिमु अन्नहा लैसत लिहय्यिन, ये वतन है का ये वतन नहीं है, जिंदों का ये वतन नहीं है। याद हुआ तो क्या किया, दुनिया को उन्होंने समुन्दर बनाया और अपने आमाल को कश्ती बनाया, उसके जरिए से पार हो गए। इन लिल्ला है बादल फतना दल को दुनिया वखाफुल फतना, ये शेर वो है कि बादशाह सुल्ला साहब ने लिखा, सिरहाने साला साल पढ़ा था, दिल लगाते सब। ये है अपने इसलाह के फिक्र वाला ना, इसलाह हमने कब इसलाह के फिक्र फिक्र ही क्या किया, इसलाह क्या करोगे, फिक्र ही कब कितने लोगों ने किया कि इसलाह हो जाए। रमजान जब जो जाता था, भाई रमजान खत्म हो रहा है, फिक्र करो अपने अपने को दुरुस्त कर लो, अब चार दिन रह गया है, पांच दिन रह गया है, फिक्र अपनी इसलाह करो। बच्चियों को बुला के देखो बेटी, फिक्र करो अपनी इसलाह के। इन लिल्लाह है बादल फतना, तल्लकु दुनिया वखाफुल फितना, नजरु फीहा फलम्मा आलिमु अन्नहा लैसत लिहय्यिन वतना, जालूहा लुज्जतन वत्तखदू सालिहल आमाल फीहा सुखना। हम लोग सारी नजर पढ़ा रहे थे, ये आप लोगों से बता देता हूँ। अल्लामा पहुंचे, अल्लामा इब्राहिम बरियावी, तो मुझसे पूछा उन्होंने क्या पढ़ते हो, तो हमने बताया, उसके अलावा तो सालीन का नहीं दिख रहा है। कहा ये मुतरावर किताबें से नहीं है, वो तो कहने फोन कर दिया उन्होंने। मैंने हजरत से कहा, हजरत शागिर्दी थे, वो उस्ताद थे, हजरत कहा कि जाके मौलाना से कह दो शाह वलीउल्लाह साहब ने साहब में दाखिल है। मैं खुश हुए, एतराज के फौरन कहते थे कोई बात, और कहने के बाद हमने हजरत से कहा कि वो तो कहते कौन सी किताब डाली है दार सालीन ने, तो हजरत साहब ने कहा हमने उस्ताद को जवाब दिया, जाके उससे कह दो ये किताब शाह वलीउल्लाह साहब के निसाब में दाखिल है। मैं खुश हो गए, जिन्नत हुए, बहरहाल इस्लाह नफ्स, मुहासबे नफ्स बहुत जरूरी। अल्लाह हम सबको तौफीक दे, खानकाहियों को बुला के कभी कभी मुहासबे नफ्स की تشریف فرما دیتے توجیہ تاکید فرما دیتے اللہ ہم سب کو اسے توفیق دے. بہرحال دوستو بزرگو اس دار المحلت میں دار العمل میں محاسبہ کی ضرورت ہے. بہت اچھا لکھا ہے قبر اس کے کہ انسان اللہ وزل کے سامنے قیامت کے دن کھڑا ہو, اس دن کھڑے ہونے سے ڈر کر کے ابھی سے تیاری کرو. کھڑا ہو لکھا ہے, کہو جی کھڑا ہو. ہمارے ایک تحصیلدار صاحب آئے تھے, بہت ڈپٹی تھے, ہائی کورٹ میں ان کو جب شہادت دینی تھی پریشان. ہم نے کہا کیوں پریشان ہے, آپ تحصیلدار ہیں نا, ڈپٹی ہیں. ان کا کوئی جرم نہیں تھا, ان کو کسی مجرم کے بارے میں شہادت دینا تھا ہائی کورٹ میں جج کے سامنے. تو میں نے کہا کہ ہماری گھر پریشان, کیا ہوا بھائی, ہم کو ہائی کورٹ جانا ہے, ہم کو شہادت دینا ہے. میں آپ کو کہ پڑھیے تھا وہ سب ہے, وہ سب پریشان ہے, شہادت لیجیے گا تو دوسرے سے متعلق شہادت دینا ہے. کہاں مولانا جج کے سامنے کھڑے ہو کر کے بیان دینا آسان نہیں, کتنی صحیح بات تفصیلات تھے, جیسا جیت رہے ہوں گے کہ جج کے سامنے کھڑے ہو کر کے جواب دینا ہے. وہ مجھے بھی دوسرے کی مجھے شہادت, لیکن ہائی کورٹ میں جج کے سامنے وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَى فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَى. مَنْ خَافَ مَقَامَ, جو اپنے رب کے سامنے کھڑے ہونے سے ڈرا, اس کے لیے یہ معلوم ہوا کہ اللہ کے سامنے کھڑا ہونا ہے بہت بڑی بات ہے, اہم بات ہے. کھڑا ہونا ہے, جواب دینا ہے, کس کے ساتھ؟ رب العالمین کے ساتھ. حضرت تشریف لاتے تھے جب مسجد میں, یہ سب توحید حضرت کے واقعی اگر صحبت میں نہ رہتے تھے معلوم ہی نہیں ہوتا. اب ایک بوڑھے آدمی تھے, جب حضرت آتے تھے تو تلاوت کرتے کھڑے ہو جاتے تھے. مجھ سے کہا حضرت نے کہ بھائی دیکھو مسجد میں دوسرے کی تعظیم نہیں ہونی چاہیے, ایسے منع کرو, نہ کھڑا ہوا کر. حضرت بیٹھ گئے, میں چلے بوڑھے تھے بیٹھ گئے. دوسری دن پھر وہی کیا, انہوں نے کھڑے ہو گئے. تیسری دن پھر کیا, پھر اس کے بعد انہوں نے کہا مولانا ہماری عادت ہے, ہم گورنمنٹ کے ملازم رہ چکے ہیں, جب بھی افیسر آتا تھا تو ہم کو کھڑا ہونا پڑتا تھا, ہم کو وہی عادت ہے کہ جب اس افیسر کے سامنے کھڑے ہوتے تھے اللہ رب العزت آپ شیخ آپ ہمیں ہم نہ کھڑے, ہم کو غیر معلوم ہوتی ہے. حضرت کہا چھوڑو اس کو, چھوڑو توحید, یہ بندوں کی تعظیم کی جگہ نہیں ہے, خدا کی بہت بڑی. اللہ تعالیٰ مسلموں کو ممن وعظم شاعر اللہ بنا تخوا, قلوب کے تخوا سے ہوتا ہے ڈرنا. یہ حضرت کی سیرت ہے. ایک دن کوئی گیا, دو دن وہاں گیا, رہ کے آیا, کیا جانے اس سیرت میں. وہاں تو کہیں ڈانٹے کی سنتے تھے, تو وہ ڈانٹ پھڑکال کی طرح سے نکلو, تو بہت سے لوگ یہی سنے اور کچھ سنے ہی نہیں ہے. کیا اخلاق تھے, کیا اصول تھے, کیا قواعد تھے, راستے کے لیے توضیع تھی, لیکن وہ کبھی ڈانٹ دیا, وہی سب کچھ ہے, وہ ان کے یہاں ڈانٹ ہوتی. حکیم عزیز الرحمان صاحب مئو کے تھے, جو بند میں حکیم ہو گئے تھے بغیر پڑھے ہوئے حکیم, اتیادی علم لدنی اس وقت وہی سے. ان سے جا کے لوگوں نے کہا کہ بھائی مولانا یوں کر دیتے تھے, کہو کیسا ہے سمجھانے کے لیے, ابھی چاہے کوئی بھی ہو یہ کیسا ہے بتاؤ, تو لوگ کہتے تھے مارتے ہیں وہ. تو مئو میں کچھ لوگوں نے جا کے کہا کہ حضرت عجیب ہے, لوگوں کو مار دیتے ہیں اور ایسا شیخوں میں دیکھے ہی نہیں. مولانا حکیم عزیز الرحمان نے کہا کہ ایسا شیخ بھی دیکھ لو, ایک ایسا بھی شیخ ہوتا ہے, جواب دے دیتے بند لکھتے ہیں. لوگوں نے کہا ایسا شیخ تم نے دیکھے نہیں, مئو میں ایسا بھی شیخ ہوتا ہے جو اصلاح تربیت کے لیے زجر تو بھی کرتا ہے, کس کی ہمت ہی کرے, کوئی نہیں کرتا. اس بنا پر اندریرا می خراش و می تراش بہت پڑھتے تھے, اندریرا می خراش و می تراش تب تا دم آخر دم فارغ مبارک. اس راستے میں خراش و تراش تو لگ ہی رہا ہے, آخر دم تک فارغ نہ ہو. بہت سے ایسے لوگ ہائے ہائے کرتے کہ ہم نے اس کے لیے وقت نہیں نکالا, اس کے لیے بھی وقت نکالنے کی ضرورت ہے, جبکہ آخرت کی ضرورت. نفس کو اس دار العمل میں محاسبہ کی ضرورت ہے. قبل اس کے کہ انسان اللہ عزوجل کے سامنے قیامت کے دن کھڑا ہو, سب کو کھڑا ہو. وَمَا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَا النَّفْسَ, کچھ تعمیلات کرتے رہو لیکن یہ بھی مستحضر رکھو کہ سامنے کھڑا ہونا ہے, ہر ہر بات کا جواب دینا ہے. یہ مراقبہ معمولی تو نہیں, مراقبہ ہے. انسان اللہ عزوجل کے سامنے قیامت دن کھڑا, ذرا حال ہے کہ نفس کی اصلاح سے غافل رہتا, کیا حال ہوگا اس کا, خدا کے سامنے کھڑا ہو رہا ہے اور نفس سے غافل ہو کر کے اللہ کہہ جائے. اللہ نے تو شرط لگائی ہے کہ نفس کو سنوار کے لے آؤ, اور اسے گندگی پر گندگی کر کے لے جا رہا ہے, کیا حال ہوگا اس کا. یہ بہت چلتی چلاتے میں نے کہا کہ شاید آخری ہی وہ ذرا حال ہے کہ وہ نفس کی اصلاح سے غافل رہ چکا ہو اور یہی اس کی ہلاکت کا سبب بن جائے, ڈرے گا کیسے ہم کھڑے ہوں. اللہ سلف صالحین بہت اچھی کتاب والا نا, دستور صالحین عشرۃ القواعد لتزکیۃ النفوس ہمارے نام دیا, یہ ایک رسالہ عربی کا عرب نے لکھا ہے. عشرۃ القواعد لتزکیۃ النفوس, ہمیں بڑی محنت سے آپ بھی رہے ہوئے شریک ہو گئے, ترجمہ کیا ہے اس کا. اور میں سمجھتا ہوں کہ اگر دستور صالحین کسی صوفی کے پاس رہے تو اس کو کسی مضمون سے بول دے گا, بول واضح جامع کتاب ہے عرب عالم کی, عرب عالم التبلیغ.com. سلف صالحین لوگوں کو نصیحت کیا کرتے تھے اور لوگوں کو محاسبہ نفس اور ان کی اصلاح کی ضرورت سے آگاہ کرتے رہتے تھے. شیخ مشائخ کسی کو حضرت نے فرمایا کہ یہ محاسبہ جو نہیں ہو رہا اس وجہ سے کمی ہے, اس کی تائید ہوگی اس سے. حضرت نے اس کتاب تو نہیں دیکھا ہے. سلف صالحین لوگوں کو نصیحت کیا کرتے تھے اور لوگوں کو محاسبہ نفس اس کی اصلاح کی ضرورت سے آگاہ کرتے رہتے تھے. وقت فوت ہونے اور موت طاری ہونے سے پہلے چنانچہ اس اشارے کے افتتاح پر ان بعض وسائل کا نقل کرنا مستحسن معلوم ہوتا ہے جو اسلاف سے اس باب میں منقول ہے. اس ذیل میں سب سے پہلے خلفائے راشدین کی وصیت کو ہم ذکر کرتے ہیں. ابو کو صدیق عربی میں ہے, پھر اس کا ترجمہ ہم نے کیا ہے. خلفائے راشدین سے ابو بکر صدیق نے فرمایا, اے اللہ کے بندو, یہ نصیحت ہے حضرت ابو بکر صدیق کی نصیحت, اے اللہ کے بندو, تم جان لو تم ایسے زمانے میں صبح اور شام کیے جاتے ہو جس کا علم تم سے اجل ہے, کیا نتیجہ ہوگا. شام تم رہو گے, کیسے مرو گے تو وہ کوئی نہیں, چل رہے ہو چل رہے. بہت سے لوگ ہیں گھر سے نکلے موٹر کا حادثہ ہو گیا, ختم ہو گیا, ظاہر اشار ہوگا بھی. اشار میں تم اللہ تعالیٰ کے عمل میں لگے ہوئے ہو تو ضرور ایسا کرو, اور تم یہ اللہ کے مدد کے بغیر اس کو بھی کر نہیں سکو گے, تمہارا نفس بھکا دے گا جیسے, یہ ضرورت نہیں ہے. یہ بھی لکھ رہے ہیں, کہتے ہیں کہ جی کہتے ہیں کہ جس کا علم اللہ کے عمل میں لگے رہو رہو, تم ضرور ایسا کرو اور تم یہ اللہ کے مدد کے بغیر حج نہیں کرتے. وہ اس میں بھی اللہ کی مدد ہے, ان سے مدد مانگو. سو موت سے پہلے شفقت کر لو قبل اس کے کہ تمہاری عمر ختم ہو, پھر تم کو تمہارے برے اعمال کی طرف لوٹا دیا جائے گا. برے اعمال, کیونکہ کچھ لوگوں نے اپنی عمریں دوسروں کے لیے بنائی اور اپنے کو بھول گئے, دوسروں کی جوتیوں کے چبے میں اپنے گٹھی کو بھول گئے. یہ ہم لکھ دیتے ہیں, ایسا نہ کرو, یہ جوتیوں دوسروں کی جوتیوں کی حفاظت میں اپنی گٹھی بھول جا, دوسرے کی جوتی کی حفاظت کر رہے ہو اپنی گٹھی پیچھے, بہت ہوتا ہے ہم لوگ اسی طرح میں بہت ہوتا ہے. ملنے لگتا ہے بیچارہ معلوم کہ سب ختم ایسے چیز آئے. یہ ہم دوستو, پھر تم کو تمہارے برے اعمال کی طرف لٹا دیا جائے گا, کیونکہ کچھ لوگوں نے اپنی عمریں دوسروں کے لیے بنائی اور اپنے کو بھول گئے, اپنے کو بھول گئے, فرصت نہیں ملتی. اس کے لیے اپنی اصلاح کے لیے فرصت نکالو. اپنی اصلاح کب تک دوسروں کرو گے, تمہاری اصلاح نہیں رہیں گے تو اس کی بھی اصلاح نہیں ہوگی, سمجھ لو. یہ بھی خود آدمی عمل کرتے, احتساب نفس اخیر اوپر اپنے نفس کا احتساب کرو, احتساب اخیر تک رہے گا, یہ محاسبہ ختم نہیں ہوگا. ایک بزرگ تھے, اسے شیطان نے کہا کہ بہت اچھے ہیں آپ کہ نفس کے فریب سے, مکر سے بچ کے آپ خدا کے جا رہے ہیں. کہا اچھا, اب بکانے ہیں ہم کو, یہ نفس جو یہ وقت گزر رہا ہے یہ بھی بچ جائے تو میں سبزیوں کا نجات پا جاؤں گا. بولے اسی میں اپنے وجوب ہو گیا کہ ہاں میں بھی بچ کے جا رہا ہوں, یہ اخیر عمل اس کا خدا کے نافرمانی کے سبب ہو جائے گا. کیونکہ کچھ لوگوں نے اپنی عمریں دوسروں کی فرصت نہیں ملتی یہاں وہاں جانے میں, یا سب بہانے بھی ہیں, نفس ادھر ادھر کے اس میں لگا دیتا ہے, سوچتا یہ اسے دوری ہے, یہ اسے دوری ہے, یہ اسے نفس بہکاتا ہے. نفس کی اصلاح فرض ہے, یہ متعین ہے. قد افلح من زکاها وقد خاب من دساها, اس کے لیے آنا جانا, تعلق رکھنا, اپنے حالات کی اطلاع کرنا لازم تھا ہم لوگوں کے لیے کہ ہفتے میں ایک مرتبہ اپنے حالات کی اطلاع کرو. اپنے حالات کی اطلاع یعنی کہ یہ کھایا اتنا, یہ نہیں کتنا تکبر ہے, کتنا حسد ہے, کتنا ریا ہے, اس کی اطلاع. جمعرات کے دن, جمعرات دن حضرت اترے گی, سبھی لوگ تھے, جامع صاحب بچے تھے, بھائی صاحب سب لوگ تھے, تو ہم ایک بجے دو بجے اترے, وہ دیکھا ہم سب لوگ ہنس رہے ہیں, اتنی بات پر ہوتا ہے نا ہم بیٹھے ہوئے. وہ اسی دن سے حکم کیا کہ جمعرات کے دن اپنے حالت کی اطلاع دکھا کرو. بس لازم صاحب کہاں کی جمعرات, کہاں کی چھٹی, کہاں کی عید, کہاں کی بقرعید, اپنے نفس کی اصلاح کی فکر ہو گئی. لکھنا ہے ہم کو, کیا لکھنا ہے, لکھنا ہے کہ ہمارے اندر تکبر ہے, تکبر ہے, یہ لکھنا ہے ہمارے, یہ نہیں کہ ہم کو وہ ہے شوگر ہے, بلڈ پریشر ہے, یہ نہیں لکھنا ہے, یہ لکھنا ہے کہ ہمارے اندر کبر ہے, یہ لکھنا ہے. شوگر کو تو فوراً بتا دے گا آدمی ہم کو شوگر ہے, میں بھی بتا دوں گا, لیکن یہ کہوں کہ میرے اندر کبر ہے, بتائے گا کوئی جلدی, وہاں لکھنا یہ تھا حالات میں. اللہ تعالیٰ ہم سب لوگوں کو اپنے نفس کی اصلاح کی فکر ہے. قد افلح من زکاها, اسی نفس کی اصلاح کے لیے حضرت سید صاحب تھے, مولا اسماعیل صاحب اجل علماء میں سے تھے, یہ بعد العلم اجتماع اسماعیل شہید بادو کہتے ہیں, شاہ عبد العزیز صاحب سے زیادہ ان کے میں, لیکن سید صاحب جو اصلاحی عالم میں سے ان کے سامنے جھک گئے نفس کی اصلاح کے لیے. اللہ تعالیٰ ہم سب لوگوں کے نفس کی اصلاح, کوئی شے اللہم آت نفس تقواہا وزکہا انت خیر من زکاہا انت ولیہا مولاہا. اللہم آت نفس, اللہ ہمارے نفس کو تقوا دیجیے, تقوی ہی پر منحصر فلاح, اس کی فکر بن جائے. بہرحال دوستو, بس تم کو ان جیسا بننے سے ہوگا, جلدی کرو, سو موت سے پہلے شپت کر لو. حضرت کا صدیق فرما رہے ہیں, اس سے قبل کہ تمہاری عمر ختم ہو جائے پھر تم کو تمہارے برے اعمال سے لوٹا دیا جائے. وہ کا صدیق کی نصیحت یہ ہے, کیونکہ کچھ لوگوں نے اپنی عمریں دوسروں کے لیے بنا دی, دوسروں کے کام میں اپنے کو بھول گئے, یہ کبھی خدا معاف نہیں کرے گا. دوسروں کے پہنچانے میں آپ کو اجازت نہیں ہے کہ آپ جیل میں چلے جائیں, خود اپنے کی حفاظت خود کرتے ہوئے دوسروں کی حفاظت ہو. کیونکہ کچھ لوگوں نے اپنی عمریں دوسروں کے لیے بنا دی اور اپنے آپ کو بھول گئے, بس میں تم کو ان جیسا بننے سے روکتا ہوں. ابو بکر صدیق فرما رہے ہیں, یا ابو بکر صدیق اللہ کی نصیحت ہے, کس کو معلوم ہے یہ. جلدی کرو, جلدی کرو, ابو بکر صدیق فرما رہے ہیں جلدی کرو, ترجمہ ہے عربی کا, امیر ترجمہ کیا ہے, جلدی کرو, جلدی کرو, اس لیے کہ تمہارے پیچھے ایک تیز رو طالب موجود ہے, پیچھے چل رہا ہے, کتنا بھاگو گے, وہ پکڑ لے گا تم کو. اس کا گزرنا چلنا تیز ہے, کتنے ہی کار سے جاؤ وہ پہنچ جائے گا تم کو. اس سے مراد موت ہے, مراد موت تمہارے پیچھے پڑی ہوئی ہے, جہاں جاتے ہو موت بھی ساتھ ہے. وَيَقُولُ خَلِيفَةُ الثَّانِي عمر بن خطاب حاسب انفسکم قبل ان تحاسب. یہ حضرت ابو بکر صدیق کی نصیحت تھی. اب حضرت عمر کی نصیحت سے یقول خلیفۃ الثانی عمر بن عبدالعزیز حاسب انفسکم قبل ان تحاسب وزنوا انفسکم قبل ان تبذلوا وتزينوا للارض الاخبر یوم توردون لا تخفا منکم خافیہ. خلیفہ ثانی حضرت عمر میں خطاب فرماتے ہیں اپنا حساب کیے جانے سے پہلے خود اپنا محاسبہ کرو. ہاتھ سے بھوک قبل انتحاب تمہارا محاسبہ ہوگا, اس سے پہلے خود اپنا محاسبہ کرو اور اعمال توڑے جانے سے پہلے اپنا موازنہ خود کر لو. کتنے میں وزن میں ہے, جاتا ہے ریل گاڑی کو سر وزن کرتا ہے, زیادہ تو نہیں ہے نکال دیتا ہے, 20 کی ہے اگر 22 ہو گیا اب جگہ نہیں نکال دو, اس کو جرمانہ لگ جائے گا. اور عبداللہ کہتے رہتے ہیں وہاں بھی ہم لوگ توڑتے ہیں, اگر 1 کلو بھی بڑھ جاتا ہے مالی کتنا لگ جاتا ہے, واپس کرنا پڑتا ہے. خلیفہ ثانی حضرت عمر بن عبدالعزیز اپنا محاسبہ کے جانے سے پہلے خود اپنا محاسبہ کر لو اور اعمال توڑے جانے سے پہلے اپنا خود موازنہ خود توڑ لو تم کس درجے پر ہو. اور عرض اکبر اور قیامت کے دن قیامت کے لیے اپنے کو مزین کر لو اور قیامت کے لیے اپنے کو مزین کر لو. جس دن تم لوگ پیش ہو گئے اس حال میں تم سے کوئی چیز مخفی اور پوشیدہ نہیں, سب ہاتھ بھی جواب دے گا, ہاتھ بھی انت کر اللہ. لوگ کہیں گے کہ تم کو کسی نے کہا ہم کو انتر اللہ نے ناطق بنایا, ہاتھ کہیں گے ہمارے ہاتھ تم جو ہمارے خلاف گواہی دے رہے اللہ نے کر دیا. ويقول خليفة الثالث عثمان ابن عفان ابن عدم اعلم ان ملك الموت الذي وكل بك لم يصلي يخلفك. عمر خليفة الثالث اپنا حساب کیے جانے سے پہلے خود اپنا محاسبہ کر لو اور اعمال تولے جانے سے پہلے اپنا موازنہ خود کر لو. اور عرض اکبر یعنی قیامت دن کے لیے اپنے کو مزین کر لو. جی جی تم لوگ پیش ہو گئے اس حال میں کہ تم سے کوئی چیز مخفی پوشیدہ نہ ہوگی. وہ یقین خلیفۃ الثالث عثمان بن عفان رضی اللہ تعالیٰ ابن آدم اعلم ان ملک الموت الذي وكل بك لم يزل يخلفك. اے ابن آدم جان لو وہ موت جو تمہارے پیچھے پڑی ہوئی ہے وہ تخت غیر کرو وہ کانت کا توختے غیر کہلے ہری پھیلائے ہوئے بھائی. یہ دن تم پیش ہوگے تم سے کوئی چیز مخفی نہ رہ جائے گی. خلیفہ ثالث عثمان بن عفان فرماتے ہیں اے ابن آدم جان لے کہ ملک الموت جو تیرے ساتھ وابستہ کیا گیا ہے برابر تیرے پیچھے چل رہا ہے, تو ایک غائب کی طرف بھی چلتا ہے, تیرے غائب کی طرف بھی موت کا فلسہ چلتا ہے. جب تک غائب کہیں گیا ہے تو درست کر لو اپنے کو, اس کے بعد تمہاری آنے والا ہے وہ, اس کو اوروں کی جان نکالنے سے ابھی فرصت نہیں مل رہی ہے, جہاں فرصت ملی آپ کے ہاتھ خدمت میں آ جائے گا وہ. تیرے غیر طرف بھی چلتا ہے جب تک دنیا میں ہے اور جب تجھے چھوڑ کر غیر طرف وہ بڑھا پھر تیرا قصد کرے گا, اس کو روانہ کیا جانوں کو نکال دو اور جو روانہ کیا پھر تمہارے پاس آ جائے گا, مہلت ہے تم کو چھوڑے نہیں جاؤ گے. کتنی نصیحت عثمان نصیحت کر رہا ہے. خلیفہ ثالث معمولی لوگ تو اپنے بچاؤ کا سامان کر لو, تم اپنے بچاؤ کا سامان کر لو, وہ اس تیاری اور اس کی تیاری کر لے, غافل نہ بنو. فرماتے ہیں غافل ہی نصیحت ہے, غافل نہ بنو. इसलिए कि वो तुझसे राफी नहीं है, तुम उससे राफी हो सकते हो, वो तुमसे राफी नहीं है। इब्ने आदम, अगर तू अपने नफ्स से राफी रहा और उसकी तैयारी न की तो कोई दूसरा उसकी तैयारी नहीं करेगा, बाल बच्चे भी नहीं करेंगे, वो सब अपने में मस्त हो जाएंगे, कदा नमाज भी पूरी नहीं करेंगे तो कदा दे देंगे, उनको बाहर होने लगेगा, पांच वक्त की नमाज जो कदा है मुश्किल से मुश्किल देते हैं, उनमें मसले का भी है, फतवे का भी है काम उन लोगों का आते हैं। माना एक महीने की नमाज कदा हो गई, अब्बा की कितना होगा, महीना छह की देना पड़ेगा, पौने दो दो किलो चले तो ऊपर नीचे, करोड़पति मरता है लेकिन उनका बाप, मैं तो समझता हूँ कि खुशी से उसको अदा नहीं करता, खुश हो जाए, अच्छा इतना ही होगा ये करना चाहिए। हमारे घर में का इंतकाल हुआ, वफात हो रही थी, हजरत भी थे, मैंने कहा कि कुछ कहना हो तो कहो, उनकी बहनों ने कहा था क्या भाई भी आई क्या था, मैंने कहा इस कहने से वो मरेंगे नहीं, उसको कहने दो बात कही, हमारी नमाजें जो छूट गई हैं उसको अदा कर, हमारी नमाज नहीं, 25-26 रमजान ही को बीमार हुई थी, 300 बार को इंतकाल हो गया, घर में कहा हजरत हमारी नमाजें जो कदा हो गई थी उसको कदा करिएगा, हमारे बच्चों का ख्याल रखिएगा। महबूब है, महबूब देखिए माशाल्लाह उनकी खानकाह को लोग पसंद कर रहे हैं, सब लोग मान रहे हैं, प्यार भी अच्छा है, सबसे छोटा यही था 2 साल का, हमारे बच्चों का ख्याल रखिएगा, यहाँ तो हो सका हमने पढ़ने पढ़ाने का, किन किन हालात में हमने पढ़ाया, चारों फारू हुए। हजरत अली मियां के लेके मैं गया, पूछा ये लड़के आपके क्या पढ़ते हैं, मैंने कहा अरबी पढ़ते हैं, क्या चारों अरबी पढ़ते हैं, अली मियां नहीं बात मालूम है कि आम रवाज नहीं था, मैंने कहा कि मैं कहता हूँ कि दोजख से बचाने के लिए हम अरबी पढ़ा रहे हैं, ये है ये हतमी तो नहीं है, तो एक के लिए हम इंतजाम करें और 3 को हम सपोर्ट कर दें, ये नहीं हो सकता। अली मियां अकेले लड़के थे अपने अरबी पढ़ा रहे थे, सब बयान करने की जरूरत है, मुझे जे देने की जरूरत नहीं है दुनियादारों से, बस तय तय की तावीलात करो वहां पता चल जाएगा। मना नहीं कहा, चारों ही को पढ़ाया, अरबी पढ़ाया, क्या खाएंगे, बहुत बड़ा जलसा था, उसमें लोगों ने कहा कि मौलाना ने अपने चारों ही को अरबी पढ़ाया, खा पी रहे, एक बहरीन में है, एक रियाद में है, उसी वहां का बाशिंदा नहीं कबीले का हो गया, और उसने अपने कबीले का नाम लिखा है कमरुज़्ज़मान, कबीला लिखवाया जाता है ना, तो कहा अब्बा हमको स्वयं आया कि खान लिखवाए हैं या पठान लिखवाए हैं, ये अरबी कबीलों में खान पठान ही क्या है, तो कहा हमने आप ही के नाम लिखा कमरुज़्ज़मान, अब जो लड़की लड़का है फरा लड़की भी पोती जो है वो लिखती है फरा फौजिया कमरुज़्ज़मान फौजिया कमर, अरब में मेरा नाम आ गया। अल्लाह दुआ दीजिए अल्लाह तआला कि अरबी पढ़ने पढ़ा क्यों शहीद को रियाद में कहीं जाना था, मौलाना अली मियां को शहीद को बुलाया, भाई मैं तो नहीं जा सकता, तुम हमारी जगह पर चले जाओ, तुम्हारे पास शेरवानी है कि नहीं, शेरवानी पहनते थे क्या है, यह शायद मौलाना शेरवानी है, तुम हमारी जगह जाओ, सही वहां लड़का रियाद में भेजा, खास जगह जहां अली मियां दावत थी वहां भेजा। अल्लाह यकुल खलीफतुर रादे अन अली इब्न अबी अली इब्न ताबी या अय्युहन नास इन अख़्वा मा अख़ा अलैकुम तुलुल अमद वइत्तिबाउ हवा। चौथे खलीफे अली खलीफे राबे अली इब्न ताबी फरमाते हैं, ऐ लोगो तुम पर मुझे सबसे ज्यादा खौफ तुल अमल और ख्वाहिशात के इत्तेबा का है। हज़रत अली नसीहत कर रहे हैं, क्योंकि नसीहत मुतबर है ही नहीं, तमाम बुजुर्ग से बढ़ कर ये नसीहत है, सबकी नसीहत एक तरफ, ये नसीहत एक तरफ, सबसे ज्यादा खौफ طول عمل لمبی لمبی امیدیں اور خواہشات کی تباہ ہے. طول عمل آخرت کو بھلا دیتا ہے. طول عمل لمبی لمبی امیدیں آخرت کو بھلا دیتا ہے اور اتباع ہوا حق سے گمراہ کر دیتا ہے. سنو, دنیا پیٹ پھیر کر چل رہی ہے. بہت عمدہ بات, یہ بات میں کہ یہ بات کہو کیا ادھر ادھر کی بات کرتے ہو, حضرت علی کا بات موجود ہے. سنو, دنیا پیٹ پھیر کر چل رہی ہے, آخرت سامنے سے آ رہی ہے. دنیا سے پیچھے جا رہی ہے, آخرت آ رہی ہے, کس کی پرواہ کرو گے؟ ہمارا اسامہ ہے نا, تو ہم لوگ گاڑی پہ بیٹھتے تھے, یہاں گاڑی ہے, جب گاڑی ہے چلی گئی, کہا ابا کون گاڑی تھی؟ میں نے تم پیچھے آگے دیکھ کیا ہو رہا, آگے والی گاڑی کے دیکھو پیچھے والی کیا, اسی میں ڈاٹا ایسا بڑا تھا. میں نے کہا آگے والی گاڑی کو پوچھو وہ کون سی گاڑی آئی, وہ چلی گئی, اب چلی گئی, اب وہ پکڑ لیتا گئی, وہ 50 میل کی رفتار سے آگے جا رہی ہے, ہم 50 میل سے آگے جا رہے ہیں, 1 منٹ میں 100 میل کا فرق ہے. وہ سامنے کی بات ہے, یہ ڈانٹ دیا اس کو میں نے, آگے والی بات پوچھو. حضرت حسن بصری, مومن اپنے نفس کا نگراں ہے, وہ اللہ عزوجل کے لیے اپنے نفس کا محاسبہ کرتا ہے. ہم کو اسی نفس کو لے کے خدا کہہ جانا ہے. اور قیامت دن ان لوگوں کے لیے حساب آسان ہوگا جنہوں نے دنیا میں اپنا محاسبہ کیا ہوگا, اور قیامت کے دن حساب ان لوگوں پر سخت ہوگا جنہوں نے یہ معاملہ بغیر محاسبہ کیا بنایا. محاسبہ کرو, یہ توڑ کے جاتا ہے گھر پر, بہت اتفاق ہوتا ہے وہاں, کچھ بھی نہیں بیٹھے گئے ہوائی جہاز سے اور نہیں توڑ کے گئے, 1 کلو زیادہ ہو گیا, اتنا روپیہ دو, واپس کرنا پڑتا ہے. اسے محاسبہ ہے, معمولی سفر میں بھی اپنا محاسبہ کرنا پڑتا. ويقول المأمون بن مهران لا يكون رجل تقيا حتى يحاسب نفسه محاسبة شريكه. آدمی تقی متقی نہیں ہو سکتا جب تک کہ وہ اپنے نفس سے ایسا محاسبہ کرے جیسے اپنے شریک سے محاسبہ کرتا ہے. شکر میں کوئی تجارت چلتی ہے, شریک سے محاسبہ کرتا ہے کہ یہ نفس بھی تمہارا شریک ہے, اس کا محاسبہ کرو تم نجات پاؤ گے. اس لیے کہا گیا ہے کہ نفس بڑی خیانت کرنے والا شریک اور سادی ہے, اگر تم اسے حساب نہ کرو گے. اس زمانے میں اس کی ضرورت بہت بڑھ گئی, میں نے کہا اس زمانے میں اس کی ضرورت بہت بڑھ گئی ہے, جب فتنوں اور خیر سے ہٹانے والی چیزوں کی کثرت ہو گئی, راستے سے ہٹانے والی چیزوں کے, لگانے والی نہیں. یہ تو اللہ کا شکر کے اتنے لوگ آئے ہوئے ہیں, بازاروں میں گھوم رہے ہیں, کوئی ان کو ضرورت نہیں, اس سے کم میں. اللہ تعالیٰ جس کو بھی توفیق دے مساجد میں آنے کی, بعد میں بہت بڑی کہتے ہیں اس زمانے میں اس کی ضرورت بہت بڑھ گئی ہے. اس زمانے میں یہ لکھ رہے ہیں, اس زمانے میں اس کی بہت, جب فتنوں اور خیر سے بنا ہٹانے والی چیزوں کی کثرت ہو گئی اور وہ شروع جو انسانوں کو بھگا دیں ان کی ذاتیں ہو گئی ہیں. نصر اللہ ختم کیا, نصر اللہ تعالیٰ بے اسماء الحسنی و صفات العلیٰ, ختم کر رہے ہیں اپنی کتاب کو, نصر اللہ تعالیٰ بے اسماء الحسنی و صفات العلیٰ ان یصلح لنا دیننا الذی هو عصمۃ امرنا و ان یصلح لنا دنیانا فیہا معاشرنا ان یصلح لنا آخرتنا التی فیہا معادنا و ان یجعل الحیاۃ زیادۃ لی فی کل خیر, ہماری زندگیوں کو خیر کے لیے تبدیل کر دیجیے, شر کے لیے نہیں, خیر کے لیے تبدیل کر دیجیے. والموت راحت لے, اور موت کو ہر شر سے راحت کا سبب بنا دیجیے, موت کو ہر شر سے. میری کی زندگی میں تو شر میں رہی ہے, مرنے کے بعد بھی رہے ہر شر سے. وصلی اللہ تعالی علی نبینا محمد و آلہ و صحابہ وسلم. تمت رسالت و اشرف قواعد فی تزکیۃ النفوس, یہ رسالت تذکرۃ النفس و اشرف قواعد یہ ختم ہو گیا. اللہ تعالیٰ پر عمل کی توفیق دے. آخری میں ابھی جاتے رہتے میں نے سنا دیا, یہ بہت اہم رسالہ ہے اور واقعی پورا 10 اشرت و قواعد, اس کا نام ہے اشرت و قواعد یا تذکرۃ النفوس. ये दस कार्ड हैं तस्किया नफूस के लिए, दस कार्ड है। वो सब तजुर्बा बहुत मुश्किल से हम लोगों ने किया है अर्जुन ने, अल्लाह ताला हमारे लिए भी इसको नाफे बनाए और सबके लिए। इसमें इसी किताबों में जमा कर दिया मैंने, खुदाई रास्तों की वजाहत, खुदाई रास्तों की वजाहत आगे सब इसी किताब में है, जो सब मोहम्मद वगैरह सबका जिक्र है। अल्लाह ताला हम सब लोगों को इन अय्याम की कदर की, इन साआत की कदर की, इन रातों की कदर की तौफीक मरहमत फरमाए। तिलावत कलामुल्लाह है, जिक्रुल्लाह है, दुआ है, खासतौर से अपने अखलाक के इस्लाह की फिक्र किब्र है, दफा करो किब्र है। एक जर्रा के बराबर किब्र जो है, बहुत बड़ा जलसा था, वहां सिद्दीक साहब भी थे, सब हम भी थे। मैंने कहा मौलाना से, वहां शूरा में वही बयान करता था, मुफ्ती साहब वगैरह भी रहते थे बातें करे। मैंने कहा मौलाना हदीस है कि नहीं, ये रिया के बारे में हदीस है, किब्र के बारे में हदीस है, ये सब मिशा बहुत बड़ा मरता था। मौलाना से देखता कि ये सब मिशकात में हदीसें हैं कि नहीं, सिर्फ मिशकात में नमाजी की हदीसें नहीं है, तिलावत की हदीसें नहीं है, है कि अखलाकियात की हदीसें भी हैं, रिकाक रिकाक मानी जो रिकत पैदा करने वाली है वो भी हदीसें हैं, उनको भी हम लोगों को पेशी लोग कहा। मैंने मौलाना से पूरे मजलों में बात किया, मैंने कहा इसकी तरफ भी तवज्जो की जाती है, जैसे किताब सलात पढ़ने की जरूरत है, वैसे किताब रकात पढ़ने की जरूरत है, जिससे रिकत पैदा हो। अल्लाह हमको मिशकात दी जाती है, फिर में मिशकात हम भी पढ़ाते हैं। ये समझते हैं सूफी आदमी क्या अखल उसको बयान करेंगे, तो हमको दे देते हैं रकात अकीर में, तो मिशकात से अकीर की मैं पढ़ाता हूँ रकात। अल्लाह ताला हम सब लोगों को मुंतफा फरमाए, सब लोग ताजुब होता है कि अभी पढ़ाते हैं, मैं पढ़ा नहीं, जिंदगी पर पढ़ाना है बस। अल्लाह ताला हम सब लोगों को आफियत दे, रमजान शरीफ की सही मार्फत दे, इसकी बरकत से हम सबको मालामाल फरमाए। माशाल्लाह आप हजरात का आना इतने बड़े मजमे से बहुत बड़ी बात है, मशगूलियत में इंशाअल्लाह हम सभी के निजात का ही जरिया बनेगा। दुआ कीजिए अल्लाह ताला हम सबको आफियत दिला। रब्बना ला तुज़िग़ क़ुलूबना बाद इज़ हदैतना व हब लना मिन लदुनका रहमतन इन्नका अंतल वहाब। अल्लाह ताला इन इज्तिमाअत के अय्याम खत्म हो रहे हैं, अल्लाह इसके दरमियान में हम सब की इस्लाह फरमा, अखलाक की इस्लाह फरमा, नफूस का तज़किया फरमा, अपनी मोहब्बत नस्बत की नेमतों से मुशर्रफ़ फरमा, ताकि आपके यहाँ हमारा जाना खाली हाथ और खाली कल्ब न हो, बल्कि आपकी मोहब्बत और मार्फत लेकर के आपके खिदमत में जाएं। इलाही मकसूद मन तुई बनाए तू, मोहब्बत और मार्फत खुद दे। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, बिरहमतिका या अरहमर राहिमीन, बिहुरमति सय्यिदिना नबी करीम सल्लल्लाहु अलैहि वसल्लम।